Book 2 اثنان دو دو العائلة परिवार परिवार الجد دادا نانا دادا نانا الجدة دادي ناني دادي ناني هو وهي وه اور وه وه اور وه الأب پتا پتا الأم ماتا माँ माता माँ हुआ वहिया वह और वह वह और वह अल इब्न बेटा बेटा अल इब्ना बेटी बेटी هو وهي وه اور وه وه اور وه الاخ بھائی بھائی الاخت بہن بہن هو وهي وه اور وه वह और वह العم او الخال चाचा मामा चाचा मामा العم او الخاله चाची मामी चाची मामी هو وهي वह और वह वह और वह نحن عائلة हम एक परिवार हैं हम एक परिवार हैं العائلة ليست صغيرة परिवार छोटा नहीं है परिवार छोटा नहीं है العائلة كبيرة परिवार बड़ा है परिवार बड़ा है